سورة صاد. بسم الله الرحمن الرحيم. صاد والقرآن ذي الذكر بل الذين كفروا في عزة وشقاق كم أهلكنا من قبلهم من قرن فنادوا ولا تحين مناص. الله باجاري مهربان جي نالي سان شروع. صاد هن قرآن نصيحت ڏيڻ واري جو قسم آهي ته جنهن دين ڏانهن سڏين ٿو سو سچ آهي بلڪه کافر وڏا آئي ۽ مخالفت ۾ پيل آهن. کون اڳ گھڻائي جگ هلاك ڪياسون پوءِ داہوں ڪرڻ لڳا ۽ اهو ڇوٽڪاري جو وقت نه هو. وعجبوا أن جاءهم منذر منهم وقال الكافرون هذا ساحر كذاب. أجعل الآلهة إلها واحدا إن هذا لشيء عجاب. وانطلق الملأ منهم أن امشوا واصبروا على آلهتكم إن هذا لشيء يراد. ما سمعنا بهذا في الملة الآخرة إن هذا إلا اختلاق. أي منجاون هيك ديجاري در وطن آيو تعجب کرن لگا أي هي كافر چون لگا त ही शख़्स जादूगर कूड़ो आहे. भला ॾिसो त सभिनी माबूदनि खे हिकु माबूद कयाई. बेशक हीअ ॾाढी अजीब ॻाल्हि आहे. ऐं मंझाउनि सरदारनि जी टोली हिक ॿिए खे चवंदी हली वई त हलो ऐं पंहिंजनि माबूदनि जी पूॼा ते मुहकम रहो. बेशक ही दीन अहिड़ो आहे जो उन में को गर्ज रखियो वियो आहे. इहा ॻाल्हि पोएं दीन में कॾहिं न ॿुधीसूं. ही त रुॻो ठाहु आहे. أأنزل عليه الذكر من بيننا بل هم في شك من ذكري بل لما يذوقوا عذاب. أم عندهم خزائن رحمة ربك العزيز الوهاب. أم لهم ملك السماوات والأرض وما بينهما فليرتقوا في الأسباب. असां मड़नी जे विचां मथस क़ुरान नाज़िल कयो वियो छा? बल्कि इहे काफ़िर मुंहिंजी नसीहत खां शक में पियल आहिनि, न बल्कि अञा मुंहिंजो अज़ाब न चखियो अथनि. तुंहिंजे पालणहार ग़ालिब बख़्शणहार जी बाझ जाके ख़ज़ाना वटि आहिनि छा? आसमाननि ऐं ज़मीन जे ऐं जेकी इन्हनि ॿिन्ही जे विच में आहे तंहिंजी बादशाही उन्हनि जी आहे छा? जे ईअं आहे त जुगाए त रसियुनि सां लड़की मथे चढ़नि. قبلهم قوم نوح وعاد وفرعون ذو الأوتاد وثمود وقوم لوط وأصحاب الأيكة أولئك الأحزاب إن كل إلا كذب الرسل فحق عقاب وما ينظر هؤلاء إلا صيحة واحدة ما لها من فواق وقالوا ربنا عجل لنا قطنا قبل يوم الحساب شکست کھادل ٹولین ماں ہی ایک گڈ تھیل لشکر آہی انن کا اگ نوح جی قوم ائی عاد ائی فرعون میخن واری کوڑ جاتو ائی سمود ائی لوط جی قوم ائی شہر ایکا وارن انن جماعتن بکوڑ بھائیو یہ ٹولیوں جے کی بھیوں تن سبنی پیغمبرن کے کوڑو بھائیو تہ کرے مہجی سزا متھن لازم تھی ऐं हीअ हिन वक़्त जा काफ़िर बि रुगो हिकु आवाज़ जा मुंतज़िर रहंदा आहिनि जंहिंखे का साही न हूंदी ऐं ठठोली तरह चवंदा आहिनि त ए असांजा पालनहार हिसाब जे ॾींहं खां अॻु असांजे अज़ाब जी चिठी असांखे जल्द ॾे اصبر على ما يقولون واذكر عبدنا داود ذا الأيد إنه أواب إنا سخرنا الجبال معه يسبحن بالعشي والإشراق والطير محشورة كل له أواب وشددنا ملكه وآتيناه الحكمة وفصل الخطاب وهل أتاك نبأ الخصم إذ تسوروا المحراب إذ دخلوا على داود ففزع منهم قالوا لا تخف خصمان بغى بعضنا على بعض فاحكم بيننا بالحق ولا تشطط واهدنا ولا تشطط واهدنا إلى سواء الصراط إن هذا أخي له 99 نعجة ولي نعجة واحدة فقال أكفلنيها وعزني في الخطاب قال لقد ظلمك بسؤال نعجتك إلى نعاجه وإن كثيرا من الخلطاء ليبغي بعضهم على بعض إلا الذين آمنوا وعملوا الصالحات وقليل ما هم وظن داود أنما فتناه فاستغفر ربه وخر راكعا وأناب آية السجدة فغفرنا له ذلك وَإِنَّ لَهُ عِندَنَا لَزُلْفَى وَحُسْنَ مَآبٍ يَا دَاوُودُ إِنَّا جَعَلْنَاكَ خَلِيفَةً فِي الْأَرْضِ فَاحْكُم بَيْنَ النَّاسِ بِالْحَقِّ فاحكم بين الناس بالحق ولا تتبع الهوى فيضلك عن سبيل الله إن الذين يضلون عن سبيل الله لهم عذاب شديد بما نسوا يوم الحساب اي پیغمبر صلى الله عليه وسلم جيڪي چونداهن تهتي صبر کر ۽ اسان جي سگواري باني داؤد کي ياد کر بے شک ہو رجوع کرن وارو ہو بے شک آسان جبلن کے سندس تابع کیو جو سانجی این صبح جو سانس تسبیح پڑندا ہوا این گڑ کئیلن پکھن کے بسندس تابع کیو سی ہر ایک تسبیح گڑ چون میں سندس فرما بردار ہو این سندس بادشاہی کے محکم کیو سی این کھیس دانائی ऐं निबेर निछेड़ नीसूं ऐं पाण में ॿिन विढ़ंदड़नि जी ख़बर तो वटि न पहुती आहे छा जॾहिं उहे भित टपी इबादत खाने में आया जॾहिं दाऊद वटि अंदरि पहुता तॾहिं हू खाहुन डिॼी वियो चयाऊं त न डिॼु असीं ॿ झगड़ो कंदड़ आहियूं असां मां हिकड़े ॿिए ते ॾाढ कयो आहे तंहिं करे असां जे विच में इंसाफ़ सां निबेरो कर ऐं फ़ैसिले में बे इंसाफ़ी न कर ऐं असां खे सिधीअ वाट ॾांहुं रस्ते लाइ बेशक ही मुंहिंजो भाउ आहे जंहिं खे नवानवे रिधूं आहिनि ऐं मूंखे हिकु रिढ आहे पोइ हिन चयो त इहा हिकु रिढ बि मुंहिंजे हवाले कर ऐं मूंखे ॻाल्हाइण में सख़्तु वरताई दाऊद चयो त हिन तुंहिंजे हिकु रिढ जे घुरण करे त पंहिंजनि रिढनि सां गॾे तो ते बेशक ज़ुल्म कयो ऐं बेशक भाइ वारनि मां घणा हिक ॿिए ते ज़ुल्म कंदा आहिनि सवाइ उन्हनि जे जिन ईमान आंदो ऐं चङा कम कया ऐं उहे ज़ुल्म न कंदड़ थोरा आहिनि ऐं दाऊद ॼातो त खेसि परखियो अथऊं तंहिं करे पंहिंजे पालनहार खां बख़्शिश घुरियाई ऐं सजदो कंदड़ थी किरी पियो ऐं अल्लाह ॾांहुं रुजू कयाई पोइ खेसि इहो संस गुनाह बख़्शियोसूं ऐं बेशक उन खे असां वटि मरतबो आहे ऐं चङो मोटण जो हंधु आहे चयोसूं त ऐं दाऊद बेशक असां तोखे ज़मीन में नाइब मुक़ररु कयो तंहिं करे माण्हुनि जे विच में इंसाफ़ सां फ़ैसिलो कर ऐं नफ़्स जी सद जी ताबेदारी न कर जो उहा तोखे अल्लाह जी वाट खां भुलाईंदी बेशक जेकी अल्लाह जी वाट खां भुलनि था तिन लाइ इन सबबां सख़्तु अज़ाब आहे जो हिसाब जे ॾींहं खे विसारियाऊं وما خلقنا السماء والأرض وما بينهما باطلا ذلك ظن الذين كفروا فويل للذين كفروا من النار أَمْ نَجْعَلُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ كَالْمُفْسِدِينَ فِي الْأَرْضِ أَمْ نَجْعَلُ الْمُتَّقِينَ كَالْفُجَّارِ كتاب أنزلناه إليك مبارك ليدبروا آياته وليتذكر أولو الألباب أي آسمان أي زمين كي جے انہن دے وچ میں آہے سو اجایو نہ بنایو سوں. یو کافرن جو گمان آہے تہ کرے کافرن لائے باہ جے عذاب جی خرابی آہے. جن ایمان آندو چنگا کم کیا تن کے زمین میں فساد وجھن وارن جے برابر کنداسوں چھا یا پرہیزگارن کے بچھڑن وانگر کنداسوں چھا. ہی قرآن برکت وارو کتاب آہے جو ان کے تو ڈاہ نازل کیو سوں تا مانو ان جی آیتن میں دھیان کن ائی عقل وارا نصیحت وٹھن. ووہبنا لداود سلیمان نعم العبد انہ اواب إذ عرض عليه بالعشي الصافنات الجياد فقال إني أحببت حب الخير عن ذكر ربي حتى توارت بالحجاب ردوها علي فطفق مسحا بالسوق والأعناق ولقد فتنا سليمان وألقينا على كرسيه جسدا ثم أناب قال رب اغفر لي وهب لي ملكا لا ينبغي لأحد من بعدي إنك أنت الوهاب فسخرنا له الريح تجري بأمره رخاء حيث أصاب والشياطين كل بناء وغواص وآخرين مقرنين في الأصفاد هذا عطاؤنا فامنن أو أمسك بغير حساب وإن له عندنا لزلفى وحسن مآب. اي داود کي سليمان نالي پٽ عطا ڪيو سون. سليمان چڱو بانو هو بے شک وہ خدا ڏانه ورن وارو هو. ياد ڪر جڏهن پوياري جو تکھا گھوڑا وٹس پیش کیا ویا پوئے چیائیں تے بے شک مو پہنجے پالن ہار جی یاد کرن کھاں مال جے پیار کے ودھیک دوست رکھو تاں جو سج اوٹ جے پٹھیاں لکو ایں وچی نماز قضا تھی. چیائیں تے ہنن گھوڑن کے مو وٹ موٹایا آنیو پوئے گھوڑن جی جنگھن ایں کندھن تے ذبح جو ہتھ لائن شروع کیائیں ऐं बेशक सलेमान खे परखियोसूं ऐं संदसि तख़्त ते हिकु धड़ उछलियोसूं वरी खुदा ॾांहुं मोटियो. चयाईं त मुंहिंजा पालनहार मूंखे बख़्श ऐं मूंखे अहिड़ी बादशाही अता कर जो मूंखां पोइ कंहिंखे बि न जुगाए. बेशक तूं ई बख़्शणहार आहीं. पोइ वाउ खे संदसि ताबे कयोसूं. जिते पहुचणु घुरंदो हो تتے آرام سان سنس حکم سان ہلندی ہوئی. ایں دیون کے سندس تابع کیو سوں جو ہر ایک عمارتوں اڈیندڑ ایں دریا ٹبندڑ ہو. ایں بیا دیو زنجیرن میں جکڑیل تابع کیا سوں. کیو سوں تہی اساں جو احسان آہے کوئی احسان کر یا رکھی چھد جی توکھے وڑے تو تے حساب نہ ہے. ऐं बेशक उन खे असां वटि मरतबो ऐं चङो मोटण जो हंधु आहे. वज़कुर अब्दना अय्यूब इज़ नादा रब्बहू أني مسني الشيطان بنصب وعذاب اركض برجلك هذا مغتسل بارد وشراب ووهبنا له أهله ومثلهم معهم رحمة منا وذكرى لأولي الألباب وخذ بيدك ضغفا فاضرب به ولا تحنث إنا وجدناه صابرا نعم العبد إنه أواب أي أسانجي بانه أيوب کے یاد کر جنہیں پہنجے پالنہار کے بادا یائیں تموکھے شیطان ایزاو این لکھ پہچائیو آئی تدہیں چیو سونت زمین تے پہنجی لتہن جو ہی چشمو وہنجن جو ہند تھدو این پین لائے مٹھو آئی این کھیس سنس گھر وارا این سانن اوترا بیاب عطا کیا سون ہی اسان جے طرف کھاں باج این دھیان وارن لائے نصیت آئی ऐं चयोसूं त पंहिंजे हथ में बुहार वठि पोइ उन सां पंहिंजी ज़ाल खे धक हण ऐं कसम न भञ बेशक असां खेसि साबिर लधो अयूब चङो बानू हो उहो ख़ुदा ॾांहुं वरण वारो हो واذكر عبادنا إبراهيم وإسحاق ويعقوب أولي الأيدي والأبصار إنا أخلصناهم بخالصة ذكر الدار وإنهم عندنا لمن المصطفين الأخيار واذكر إسماعيل واليسع وذا الكفل وكل من الأخيار أي أسانج بانهم إبراهيم أي إسحاق أي يعقوب كي يادكر जे हथनि ऐं अखियुनि वारा यानी इल्म ऐं अमल वारा हुआ बेशक असां खेनि हिकु पाक आदत लाइ निरालो कयो जो आख़िरत जो यादि करणु आहे ऐं बेशक उहे असां वटि सगोरनि नेकनि मां हुआ ऐं इस्माइल ऐं अलयसा ऐं ज़ुल्किफ़ल खे यादि कर ऐं हर हिकु नेकनि मां हो هذا ذكر وإن للمتقين لحسن مآب جنات عدن مفتحة لهم الأبواب متكئين فيها يدعون فيها بفاكهة كثيرة وشراب وعندهم قاصرات الطرف أتراب هذا ما توعدون ليوم الحساب إن هذا لرزقنا ما له من نفاد هي قرآن نصيحت آهي ऐं बेशक परहेज़गारनि लाइ चङो मोटण जो हंधु आहे यानी हमेशा रहण जा बाग़ आहिनि जिन जा दरवाज़ा उन्हनि लाइ खुलियल आहिनि उते टेक ॾींदड़ हूंदा उते घणा मेवा ऐं शराब पिया घुराईंदा ऐं वटुनि हेठि निगाह करण वारियूं ऐं उमिरि में हिकु जेॾियूं ज़ालूं हूंदियूं ही उहो आहे जंहिंजो हिसाब जे ॾींहं लाइ अंजाम ॾिनो वञे वठो बेशक उहो असांजो रिस्क आहे जंहिंखे का खोट न हूंदी هذا وإن للطاغين لشر مآب جهنم يصلونها فبئس المهاد هذا فليذوقوه حميم وغساق وآخر من شكله أزواج هذا فوج مقتحم معكم لا مرحبا بهم إنهم صالوا النار قالوا بل أنتم لا مرحبا بكم أنتم قدمتموه لنا فبئس القرار قالوا ربنا من قدم لنا هذا فزده عذابا ضعفا في النار وقالوا ما لنا لا نرى رجالا كنا نعدهم من الأشرار أتخذناهم سخريا أم زاغت عنهم الأبصار إن ذلك لحق قلت خاصم أهل النار اوه بدلو بھلارن لائے آہے این بے شک حد کھان لگدنن لائے بچھڑو موٹن جو ہند آہے جو دوزخ آہے انہ میں گھڑندا پوئے اوہ بچھڑو وچھانو آہے ہی عذاب کوسو پانی آہے این پون آہے پوئے بھلے تو نکھے چکھن ऐं अहिड़ो किस्मे किस्मे ॿियो अज़ाब बि आहे हीअ हिकु फ़ौज आहे जा अव्हां सां गॾु घिरण वारी आहे शाल खेन का वेकरी जाइ न मिले छो त उहे बाहि में घिरण वारा आहिनि ताबे चवंदा त न बल्कि अव्हां खे शाल का वेकरी जाइ न हुजे जो अव्हां असां लाइ कुफर खे पुराणी रस्म करे छॾियो पोइ दौज़ख़ बुछड़ी जाइ आहे चवंदा त ए असांजा पालणहार जंहिं असां लाइ हीअ कुफर जी पुराणी रस्म ठाही हुजे तंहिंजे हक़ में दोज़ख में ॿियूं अज़ाब ज्यादा कर ऐं दोज़खी चवंदा त असांखे छा थियो आहे जो मर्दनि मुसलमाननि मिसकीननि खे नथा ॾिसूं जिन खे बुछड़नि मां ॻणींदा हुआसूं नाहक साणनि ठठोलियूं कंदा हुआसूं छा या खाउन असां जूं अखियूं तिरकियूं आहिनि बेशक दोज़खिन जो पाण में झेड़ो करण इहा हिकु सची ॻाल्हि आहे قل انما انا منذر وما من اله الا الله الواحد القهار رب السماوات والأرض وما بينهما العزيز الغفار قل هو نبأ عظيم أنتم عنه معرضون هين چوت آن رگو ڈیجاری ڈڑایا ऐं रुगो अकेले ज़बरदस्त अल्लाह खां सवाइ ॿियो को बि इबादत जो लाइक़ु नाहे आसमाननि ऐं ज़मीन जो ऐं जेकी उन्हनि ॿिन्ही जे विच में आहे तंहिंजो पालणहार ग़ालिब बख़्शण हार आहे खेनि चओ त इहो क़ुरान हिकु वॾी ख़बर आहे अवीं खाउसि मुंहुं मोड़ींदा आहियो ما كان لي من علم بالملأ الأعلى إذ يختصمون إن يوحى إلي إلا أنما أنا نذير مبين إذ قال أسجدك للملائكة إني خالق بشرا من طين فإذا سويته ونفخت فيه من روحي فقعوا له ساجدين فسجد الملائكة كلهم أجمعون إلا إبليس استكبر وكان من الكافرين قال يا إبليس ما منعك أن تسجد لما خلقت بيدي أستكبرت أم كنت من العالين قال أنا خير منه خلقتني من نار وخلقته من طين قال فاخرج منها فإنك رجيم وإن عليك لعنتي إلى يوم الدين قال رب فأنظرني إلى يوم يبعثون قال فإنك من المنظرين إلى يوم الوقت المعلوم قال فبعزتك لأغوينهم أجمعين إلا عبادك منهم المخلصين قال فالحق والحق أقول لأملأن جهنم منك وممن تبعك منهم أجمعين موكي انهي جماعت وڏي مرتبي وارن ملائڪن جي حال جي ڪا خبر ناهي جڏهن اهي پاڻ ۾ سوال جواب ڪندا آهن مون ڏانهن هيءَ ئي وحي ٿيندو آهي ته آئون رُڳو پڌرو ڊيڄاريندڙ آهيان ياد ڪر جڏهن تنهنجي پالڻهار ملائڪن کي چيو ته بي شڪ آئون مٽيءَ مان هڪ ماڻهو بڻائڻ وارو آهيان پوءِ جڏهن کيس پورو ٺاهي رهان ۽ مُنهنجس پنهنجو روح پھوڪيان تڏهن کيس سجدو کندڑ تھی کری پئجو پوءِ ملائڪن مڙنی گڏ سجدو ڪيو مگر ابلیس نہ سجدو ڪيو هن وڏائي ڪئي ۽ کافرن مان ٿيو اللہ چيو ته اي ابلیس جنهن کي پنهنجي ٻنهي هٿن سان پيدا ڪيم تنهن کي سجدي ڪرڻ کان توکي ڪهڙي ڳالهه جھليو تو وڏائي ڪئي ڇا يا تون حقيقت ۾ وڏي مرتبي وارن مان آهين इबलीस चयो त आऊं उन खां भलो आहियां जो मूंखे बाहि मां बणायई ऐं उन खे मिटीअ मां बणायई अल्लाह चयो त इन्हीअ करे उन मां निकिर जो बेशक तूं तड़ियल आहीं ऐं बेशक तो ते बदिले जे ॾींहं ताईं मुंहिंजी लानत आहे उन चयो त मुंहिंजा पालणहार तॾहिं उन ॾींहं ताईं मूंखे मोहलत ॾे जंहिं ॾींहुं सभु माण्हू कबरनि मां उथारिया वञनि अलाह फरमायो त चङो बेशक तूं मोहलत ॾिनल मां आहीं उन ठहिरायल वक़्त जे ॾींहं ताईं इबलीस चयो त तॾहिं तुंहिंजी इज़त जो कसम आहे त ज़रूरु उन्हनि मिड़नी खे गुमराह कंदुसि मंझाउनि तुंहिंजनि ख़ालिस बाननि खां सवाइ जो उन्हनि ते वस न हलंदो अल्लाह फरमायो त इहा ॻाल्हि सची आहे ऐं आऊं सच चवां थो त तोसां ऐं मंझाउनि जेकी तुंहिंजी पैरवी कंदा तिन मिड़नि सां दोज़ खे ज़रूर भरींदुसि मुतकल्लिफ़ीन إن هو إلا ذكر للعالمين ولتعلمن نبأه بعد حين. اے پیغمبر صلی اللہ علیہ وسلم کین چو تاں اواں کا قرآن پہنچان بابت کو اجورو نتھو گھرا اے نکی آؤں کوڑ ٹھہن وارن ما آیا ہی قرآن تا جہان لائے نصیحت آہے اے کہیں وقت کھاں پوئے ان جی سچائی جی خبر ضرور اویں جان دو.